بسم الله الرحمن الرحيم الله جي نالي سار جيكو وڏو مهربان ۽ رحم ڪندڙ آهي الف لام ميم غلبت الروم في ادنى الارض وهم من بعد غلبهم سيغلبون في بضع سنين لله الامر من قبل ومن بعد ويومئذ يفرح المؤمنون بنصر الله ينصر من يشاء وهو العزيز الرحيم وعد الله لا يخلف الله وعده ولكن أكثر الناس لا يعلمون الف لام ميم रूमियन भर वारे इलाइक़े में हार खाधी ऐं पंहिंजे उन ई हार खां पोइ थोरनि सालनि अंदर हू वरी सोभारा थींदा। अल्लाह जे ई हथ वस आहे सभु कुझु। अॻे बि ऐं पोइ बि उन ई ॾींहं ते मुसलमान ख़ुशियूं मल्हाईंदा। अल्लाह जंहिंखे चाहे फतह ॾिए थो। हू ज़बरदस्त ऐं बाझारो आहे। इहो वाइदो अल्लाह जो कयल आहे। अल्लाह पंहिंजे वाइदे जे ख़िलाफ़ कॾहिं बि न हलंदो आहे, पर घणा माण्हू नथा ॼाणनि। يعلمون ظاهرا من الحياة الدنيا وهم عن الآخرة هم غافلون माण्हू दुनिया जी ज़िंदगीअ जी ज़ाहिरी ॾेख वेख खे त ॼाणनि था, बाक़ी आख़िरत खां बिल्कुलु अणॼाण आहिनि। أَوَلَمْ يَتَفَكَّرُوا فِي أَنفُسِهِمْ مَا خَلَقَ اللَّهُ السَّمَاوَاتِ وَالْأَرْضَ وَمَا بَيْنَهُمَا إِلَّا بِالْحَقِّ وَأَجَلٍ مُّسَمًّى وَإِنَّ كَثِيرًا مِّنَ النَّاسِ بِلِقَاءِ رَبِّهِمْ لَكَافِرُونَ بھلا کڏھن پنهنجو پان تي کو سوچ ویچار نہ ڪيو ٿن ڇا؟ اللہ آسمانن ۽ زمين کي ۽ انن سمورين شين کي جيڪي انن جي وچ ۾ آهن برحق ۽ مقرر ڪيل مدي لاءِ پيدا ڪيو آهي، पर घणाई माण्हू पंहिंजे रब सां मिलण जा इनकारी आहिनि। أَوَلَمْ يَسِيرُوا فِي الْأَرْضِ فَيَنْظُرُوا كَيْفَ كَانَ عَاقِبَةُ الَّذِينَ مِنْ قَبْلِهِمْ كَانُوا أَشَدَّ مِنْهُمْ قُوَّةً وَأَثَارُوا الْأَرْضَ وَعَمَرُوهَا أَكْثَرَ مِمَّا عَمَرُوهَا وَجَاءَتْهُمْ رُسُلُهُمْ بِالْبَيِّنَاتِ فَمَا كَانَ اللَّهُ لِيَظْلِمَهُمْ وَلَكِنْ كَانُوا أَنفُسَهُمْ يَظْلِمُونَ چھا اوہے مانو زمین میں گھومیا پھریا ناہن جو کھین انہن مانون جی پچھاڑی نظر اچے ہا جے کی کھاؤن اگتھی گزریا آہن اوہے ہنن کھا ودھیک طاقتور ہوا ایں زمین خوب کھیڑی ہواؤں ایں انہ کے اترو آباد کیو ہواؤں जेतिरो हिननि न कयो आहे। वटन सदन रसूल चिटियूं निशानियूं खणी आया, पोइ अल्लाह त मथन ज़ुल्म करण वारो न हो, पर हू पाण ते पाण ई ज़ुल्म करे रहिया हुआ। ثم كان عاقبة الذين أساءوا السوء أن كذبوا بآيات الله وكانوا بها يستهزئون يجزئون نيٹھ جن مانن برائیوں کیوں ہوں انہن جی پچھاڑی ڈاڑھی خراب تھی جو ہنن اللہ جی آیتن کے کوڑو سڈیو ہو ایں وری انہن تے ٹھٹولیوں کندا ہوا اللہ یبدأ الخلق ثم يعيده ثم إليه ترجعون ويوم تقوم الساعة يبلس المجرمون اللہ ای نیسر خلق خلقی تھو ای اوہی بیہ رب این کندو پوئے ڈاؤں سے تمہاں موٹائے آندھا ویندو ای جنہیں اوہا گھڑی قائم تھیں دی تو دوہاری حقا بکا تھی ویندا وَلَمْ يَكُنْ لَهُمْ مِن شُرَكَائِهِمْ شُفَعَاءُ وَكَانُوا بِشُرَكَائِهِمْ كَافِرِينَ سندن گھڑل شریکن ماں کوب سندن سفارشی نہ بن بو اے ہو پانجن شریکن جا انکاری بن جی ویندا وَيَوْمَ تَقُومُ السَّاعَةُ يَوْمَئِذٍ يَتَفَرَّقُونَ جہنی اوہا گھڑی قائم تھیندی تو انہ ڈیہن ٹولا ٹولا تھی ویندا فَأَمَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَهُمْ فِي رَوْضَةٍ يُحْبَرُونَ جن مانن ایمان آندو آہے اے نیک عمل کیا آتھن اوہے ہکڑے باغ میں لالو خوش رکھا ویندا وَأَمَّا الَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا وَلِقَاءِ الْآخِرَةِ فَأُولَائِكَ فِي الْعَذَابِ مُحْضَرُونَ اے جن کفر کیو آہے اے اساں دے آیتن کے ऐं आख़िरत वारी मुलाक़ात खे कूड़ सॼो अथाऊं उहे अज़ाब में हाज़िर कयल हूंदा तंहिं करे पाकाई बयानु करियो अल्लाह जी जॾहिं तव्हां शाम कंदा आहियो ऐं जॾहिं तव्हां सुबुह कंदा आहियो وَلَهُ الْحَمْدُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَعَشِيًّا وَحِينَ تُظْهِرُونَ آسمانن توڑے زمین میں انہی لائے تعریف آہے ایں تسبیح کریو سندس ٹے پہری جو ایں جڑے تواں تے بن پہرن جو وقت اچے تھو يُخْرِجُ الْحَيَّ مِنَ الْمَيِّتِ وَيُخْرِجُ الْمَيِّتَ مِنَ الْحَيِّ وَيُحْيِي الْأَرْضَ بَعْدَ مَوْتِهَا وَكَذَلِكَ تُخْرَجُونَ او جیرے کے موئے کھاں کڑھے تھو اے مولا کے جیرے ماں کڑھے تھو اے زمین کے سندس موت کھاں پوئے وری تھو جیارے اے این تمہاں بھی کڑھیا ویندو وَمِنْ آيَاتِهِ أَنْ خَلَقَكُمْ مِنْ تُرَابٍ ثُمَّ إِذَا أَنْتُمْ بَشَرٌ تَنْتَشِرُونَ سندس نشانیوں ماں ہی آہے تو ہن تمہاں کے مٹی ماں پیدا کیو پوئے انہی وقت تمہاں بشر آئیو جو پکڑ باونیوں تھا وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ ऐं संदसि निशानियुनि मां ही आहे त हुन तव्हां जे जिन्स मां ज़ालूं बणायूं तां त तव्हां वटनि करार माणियो ऐं तव्हां जे विच में मुहबत ऐं रहमत पैदा कयाई बेशक इन में केतिरियूं ई निशानियूं आहिनि उन्हनि माण्हुनि लाइ जेके सोच वीचार कनि था وَمِنْ آيَاتِهِ خَلْقُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاخْتِلَافُ أَلْسِنَتِكُمْ وَأَلْوَانِكُمْ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِلْعَالِمِينَ ऐं संदसि निशानियुनि मां आसमाननि ऐं ज़मीन जी पैदाइश ऐं तव्हां जी ॿोलियुनि ऐं रंगनि जो हिक ॿिए खां अलॻि हुअणु आहे। बेशक इन में घणियूं ई निशानियूं आहिनि ॼाणंदड़नि लाइ। وَمِنْ آيَاتِهِ مَنَامُكُمْ بِاللَّيْلِ وَالنَّهَارِ وَابْتِغَاؤُكُمْ مِنْ فَضْلِهِ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَسْمَعُونَ أي سندسي نشانين ما تہاں جو رات توڑے ڈیہ جو سمھن أي تہاں جو سندس فضل جي گوھلا کرن آهي। बेशक हिन में केतिरियूं ई निशानियूं आहिनि उन्हनि माण्हुनि लाइ जेकी ॿुधंदा आहिनि। إن في ذلك لآيات لقوم يعقلون سندس نشانين ما اها غالب آهي تهو تماكي كيون جا چمکات ڏيکاري ٿو ڊڄڻ لاءِ ۽ اميد ڏيارڻ لاءِ ۽ آسمان ما پاڻي وسائي ٿو پو ان جي وسيلي زمين کي سندس موت کان پوءِ وري جيئرو ڪري ٿو। بيشڪ इन में केतिरियूं ई निशानियूं आहिनि उन्हनि माण्हुनि लाइ जेकी अक़ुल खां कमु वठनि था। وَمِنْ آيَاتِهِ أَن تَقُومَ السَّمَاءُ وَالْأَرْضُ بِأَمْرِهِ ثُمَّ إِذَا دَعَاكُمْ دَعْوَةً مِنَ الْأَرْضِ إِذَا أَنْتُمْ تَخْرُجُونَ ऐं संदसि निशानियुनि मां ही आहे त संदसि हुकुम सां आसमान ऐं ज़मीन क़ाइमु आहिनि, पोइ जीअं ई तव्हां खे ज़मीन मंझां हिकिड़ो ई सॾु कयाई त तव्हां झटपट निकिरी ईंदव। وَلَهُ مَن فِي السَّمَاوَاتِ وَالْأَرْضِ كُلٌّ لَّهُ قَانِتُونَ आसमान ऐं ज़मीन में जेकी बि आहे सभु संदसि ई आहे ऐं सभई سندس حکم هيٺ آهن। وهو الذي يبدا الخلق ثم يعيده وهو اهون عليه وله المثل الاعلى في السماوات والارض وهو العزيز الحكيم هو نئ سر خلق پیدا ڪري ٿو ۽ هو بيها رب ائين ڪندو ऐं इहो त इन लाइ वधीक आसान आहे। आसमाननि ऐं ज़मीन में संदसि सिफ़त सभ खां मथां ई आहे ऐं हू ज़बरदस्त ऐं हिकमत वारो आहे। ضرب لكم مثلا من انفسكم هل لكم مما ملكت ايمانكم من شركاء فيما رزقناكم فأنتم فيه سواء تخافونهم كخيفتكم أنفسكم كذلك نفصل الآيات لقوم يعقلون हू तव्हांखे तव्हांजे पंहिंजे वजूद मां हिकु मिसाल ॾिए थो। छा तव्हांजे हथ वस आयल ग़ुलामनि मां के ग़ुलाम अहिड़ा बि आहिनि जेकी असां पारां तव्हांखे ॾिनल माल दौलत में तव्हां सां तव्हांजे बराबर ई शरीक हुजनि ऐं तव्हां खाउन ईअं डिॼंदा हुजो जीअं पाण में पंहिंजे हिक जहिड़नि खां डिॼंदा आहियो? ईअं असां आयतूं खोले खोले सम्झायूं था उन्हनि माण्हुनि लाइ जेकी अकुल खां कमु वठनि था। بل اتبع الذين ظلموا أهواءهم بغير علم فمن يهدي من أضل الله وما لهم من ناصرين مگر اهي ظالم بنا كه جان جي पंहिंजनि ख़्यालनि जे कढ लॻा आहिनि। हाणे केरु थो हुन शख़्स खे रस्तो ॾेखारे सघे जंहिंखे अल्लाह ई भटकाए छॾियो हुजे? अहिड़नि माण्हुनि जो त को बि मददगार कोन्हे। فَأَقِمْ وَجْهَكَ لِلدِّينِ حَنِيفًا فِطْرَةَ اللَّهِ الَّتِي فَطَرَ النَّاسَ عَلَيْهَا لَا تَبْدِيلَ لِخَلْقِ اللَّهِ ذَلِكَ الدِّينُ الْقَيِّمُ وَلَكِنَّ أَكْثَرَ النَّاسِ لَا يَعْلَمُونَ سو بیا سب در چھڑے پانجو رخ हिन दीन ॾांहुं करे छॾियो। ॼमी बीह उन ई फितरत ते जंहिं ते अल्लाह इंसान खे पैदा कयो आहे। अल्लाह जे जोड़ियल जोड़ में का बि फेर फार थियणी नाहे। इहो ई सिधो सओ ऐं सचो दीन आहे, पर घणा माण्हू ॼाणनि ई नथा। منيبين إليه واتقوه وأقيموا الصلاة ولا تكونوا من المشركين من الذين فرقوا دينهم وكانوا شيعا كل حزب بما لديهم فرحون الله داوي رخ كندي اي خاص ڈجو ऐं निमाज़ क़ाइमु करियो ऐं उन्हनि मुशरिकनि मां न थियो जिन पंहिंजो दीन अलॻि बनायो आहे ऐं टोला टोला थी विया आहिनि ऐं जंहिं टोले वटि जेकी आहे उन ते उहो ख़ुशि आहे। وَإِذَا مَسَّ النَّاسَ ضُرٌّ دَعَوْا رَبَّهُمْ مُنِيبِينَ إِلَيْهِ ثم إذا أذاقهم منه رحمة إذا فريق منهم بربهم يشركون ليكفروا بما آتيناهم فتمتعوا فسوف تعلمون مانهن جي حالت إها آهي जो जॾहिं खेन का तकलीफ़ थी पहुचे त अल्लाह ॾांहुं मुंहुं करे खेसि सॾीनि था, पोइ वरी जॾहिं हू खेन पंहिंजी रहमत जो मज़ो वठाए थो त हिकदमि उन्हनि मां के माण्हू पंहिंजे रब सां शिर्क करण लॻनि था। तां त असांजे कयल अहसान जी नाशुकरी कनि। चङो मज़ा माणे वठो, सिघो ई अव्हां खे ख़बर पइजी वेंदी। أَمْ أَنزَلْنَا عَلَيْهِمْ سُلْطَانًا فَهُوَ يَتَكَلَّمُ بِمَا كَانُوا بِهِ يُشْرِكُونَ چھا اسا متن کو ثبوت لاتو آهي جيڪو انهي شرڪ جي سچي هون جي شاهدي ڏي ٿو جيڪو هو ڪن ٿا وَإِذَا أَذَقْنَا النَّاسَ رَحْمَةً فَرِحُوا بِهَا وَإِن تُصِبْهُمْ سَيِّئَةٌ بِمَا قَدَّمَتْ أَيْدِيهِمْ إِذَا هُمْ يَقْنَطُونَ جڏهن اسان ماڻهن کي رحمت جو مزو وٺائيندا آهيون تا هو ان تي ڏاڍو بود ۾ اچي ويندا آهن ۽ جڏهن پنهنجي هٿن جي ڪرتوتن سبب مٿن کان مصيبت ايندي آهي تا امالڪ نا اميد ٿيڻ لڳندا آهن أَوَلَمْ يَرَوْا أَنَّ اللَّهَ يَبْسُطُ الرِّزْقَ لِمَنْ يَشَاءُ وَيَقْدِرُ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يُؤْمِنُونَ چھا اوہے ڏسن تھا تا اللہ ہی جے جو ونیس رزق کشادو کرے تھو اے تنگ کرے تھو بے شک इन में तमामु घणियूं निशानियूं आहिनि उन्हनि माण्हुनि लाइ जेकी ईमान आणीनि था। فَآتِ ذَا الْقُرْبَى حَقَّهُ وَالْمِسْكِينَ وَابْنَ السَّبِيلِ ذَلِكَ خَيْرٌ لِّلَّذِينَ يُرِيدُونَ وَجْهَ اللَّهِ وَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ तंहिं करे वेझे मिट माइट खे संदसि हक़ु ॾे ऐं मिसकीन ऐं मुसाफ़िर खे बि इहा ॻाल्हि ॾाढी भली आहे उन्हनि माण्हुनि लाइ जेके अल्लाह जी रज़ा जा तालिब आहिनि ऐं उहे कामयाब आहिनि। वमा आतैतुम मिन रिबल लियर्बु फी अमवालिन नास फला यर्बु इंदल्लाह वमा आतैतुम زَكَاةٍ تُرِيدُونَ وَجْهَ اللَّهِ فَأُولَئِكَ هُمُ الْمُضْعِفُونَ جيڪو وياج تما ڏيو ٿا تا ته ماڻهن جي مالن ۾ ملي وڌي ويجهي الله وٽ اهو نٿو وڌي ۽ جيڪا زڪات تما الله جي رضا حاصل ڪرڻ لاءِ ڏيو ٿا انهي جا ڏيندڙ حقيقت ۾ پنهنجا مال وڌائيندڙ آهن۔ الله الذي خلقكم ثم رزقكم ثم يميتكم ثم يحييكم هل من شركائكم من يفعل من ذلكم من شيء سبحانه وتعالى عما अलाह ई आहे जंहिं तव्हांखे पैदा कयो, पोइ तव्हांखे रिज़्क़ ॾिनई, पोइ हू तव्हांखे मौत थो ॾिए ऐं पोइ वराए तव्हांखे जीअरो कंदो। छा तव्हांजे घड़ियल शरीकनि मां बि को अहिड़ो आहे जेको इन्हनि मां को कम बि कंदो हुजे? पाक आहे हू ऐं तमामु मथे ऐं मथां आहे उन ई शिरक खां जेको इहे माण्हू कनि था। ظهر الفساد في البر والبحر بما كسبت أيدي الناس ليذيقهم بعض الذي عملوا لعلهم يرجعون فساد کھڑو تھی ویو سکیے توڑے سمندر میں مانن جے پاجے ہتھن جی کمائی جے کرے تے جیاں کھین مزو چکھائے سندن کن عملن جو من اوے موٹن قل سيروا في الارض فانظروا كيف كان عاقبه الذين من قبل كان اكثرهم مشركين جوين تو زمین میں کچھ گھومی پھری دسو تا اگتی گزرل مانن جی پچھاڑی کیڑی تھی چکی آہے انن ما گھنا مشرکی ہوا فَأَقِمْ وَجْهَكَ لِلدِّينِ الْقَيِّمِ مِنْ قَبْلِ أَنْ يَأْتِيَ يَوْمٌ لَا مَرَدَّ لَهُ مِنَ اللَّهِ يَوْمَئِذٍ يَصَّدَّعُونَ تہن کرے تو پانجو رخ انہی سدھے سائیں دین لے کرے چھڑ ہن کھا اگ جو اوہو ڈین اچے جہن جے ٹرن جی کاب صورت अलाह जे तरफ़ा नाहे। उन ॾींहुं माण्हू हिक ॿिए खां जुदा थी वेंदा। لِيَجْزِيَ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ مِنْ فَضْلِهِ إِنَّهُ لَا يُحِبُّ الْكَافِرِينَ جنهن كفر كيو آهي ان جي كفر جو وبال ان تي آهي ۽ جن نيڪ عمل ڪيا آهن اهي پنهنجي لاءِ پيا ٿا ڇوٽڪاري جو رستو صاف ڪن تو جي اللہ ایمان آنن وارن ۽ عمل صالح ڪرڻ وارن کي پنهنجي فضل سان اجورا ڏي ۽ بي شڪ هو کافرن کي پسند نٿو ڪري وَمِنْ آيَاتِهِ أَن يُرْسِلَ الرِّيَاحَ مُبَشِّرَاتٍ وَلِيُذِيقَكُم مِّن رَّحْمَتِهِ وَلِتَجْرِيَ الْفُلْكُ بِأَمْرِهِ وَلِتَبْتَغُوا مِن فَضْلِهِ وَلَعَلَّكُمْ تَشْكُرُونَ اي ان جي نشانن ما هي آهي ته هو هواءون موڪلي ٿو خوشخبري ڏيڻ لاءِ ۽ توهان کي پنهنجي رحمت ما فائدي وٺائڻ لاءِ ۽ ان لاءِ ته ٻيڙيون संदस हुकुम असां हलन ऐं तव्हां संदस फज़ुल तलाश करियो ऐं संदस शुकराना अदा करियो। وَلَقَدْ أَرْسَلْنَا مِن قَبْلِكَ رُسُلًا إِلَىٰ قَوْمِهِمْ فَجَاءُوهُم بِالْبَيِّنَاتِ فَانْتَقَمْنَا مِنَ الَّذِينَ أَجْرَمُوا وَكَانَ حَقًّا عَلَيْنَا نَصْرُ الْمُؤْمِنِينَ أي أساتو خان أگو رسولن کے پانجي پانجي قوم دے موکلو ऐं हू वटनि चिटियूं निशानियूं खणी आया, पोइ जिन ॾोह कया तिन खां असां बदिलो वरितो ऐं असां ते इहो हक़ हो त असां मोमिननि जी मदद करियूं। الله الذي يرسل الرياح فتثير سحابا فيبسطه في السماء كيف يشاء ويجعله كسفا فترى الودق يخرج من خلاله فإذا أصاب به من يشاء من عباده إذا هم يستبشرون وإن كانوا من قبل أن ينزل عليهم من قبله لمبلسين الله آهي जेको हवाउनि खे मोकिले थो ऐं उहे ककरनि खे खणनि थियूं, पोइ हू उन्हनि ककरनि खे आसमान में पखेड़े थो जीअं घुरे थो ऐं उन खे भाङा करे थो, पोइ तूं ॾिसी थो त मींहं जूं पुड़ियूं ककरनि मंझां पियूं टिमनि। इहा बरसाति जॾहिं हू पंहिंजनि बंदनि मां जिन ते चाहे थो वसाए थो त हू उन वक़्तु ख़ुशि थी वञनि था, हालांकि उन जे वसण खां अॻु हू ॾाढा ना उमेद पे थिया। فانظر إلى آثار رحمة الله كيف يحيي الأرض بعد موتها إن ذلك لمحيي الموتى وهو على كل شيء قدير پوءِ ڏس الله جي رحمت جا اثر ته مول زمين کي هو وري ڪيئن ٿو جيئاري اٿاري، بيشڪ هو مولن کي جيرو ڪندڙ آهي ۽ هو هر شيءِ تي وسوارو آهي۔ ولئن ارسلنا ريحا فرأوه مصفرا لظلوا من بعده يكفرون جيڪڏهن اسان کان اهڙي هوا موڪليون جنهن جي ڪري سندن پوک هيڊري ٿيندي نظر اچين تا كفر ڪرڻ لڳندا آهن۔ فإنك لا تسمع الموتى ولا تسمع الصم الدعاء إذا ولوا مدبرين وما أنت بهادي العمي عن ضلالتهم إن تسمع إلا من يؤمن بآياتنا فهم مسلمون تُو مولن کے نتو بدھائے سگھیں ای نوری انہن بوڑن کے سد سنائے سگھیں تھو جے کی پٹھی ڈیو پیا ونجن ای نکی تُو اندھن کے سندن گمراہی ماں کڈھی سین دگ لائے سگھیں تھو تُو ترگو انہن کے بدھائے سگھیں تھو जेकी असांजे आयतुनि ते ईमान आणीनि था ऐं इताअत में कंधु निवाए छॾीनि था। الله الذي خلقكم من ضعف ثم جعل من بعد ضعف قوة ثم جعل من بعد قوة ضعفا وشيبة يخلق ما يشاء وهو العليم القدير ايو الله آهي جي هينائي واري حالت کان توهان جي پیدائش جي شروعات ڪئي، پوءِ هينائي کان پوءِ طاقت ڏنائي، پوءِ وري انهي طاقت کان پوءِ توهان کي هيڻو ۽ پوڙهو ڪري ڇڏيائي، هو جيڪي چاهي سو پيدا ڪري ٿو، هو سڀ ڪجهه ڄاڻندڙ हर शय ते कुदरत वारो आहे। وَيَوْمَ تَقُومُ السَّاعَةُ يُقْسِمُ الْمُجْرِمُونَ مَا لَبِثُوا غَيْرَ سَاعَةٍ كَذَلِكَ كَانُوا يُؤْفَكُونَ اي جهني قيامت قائم ٿيندي تو ڏوهاري ڏاڍا قسم کھڻي چوندا ته اسان هڪڙي گھڙي کان وڌيڪ رهائي ڪون آهيون ائين ته دنيا واري زندگي ۾ پيا دھوکا کائيندا هئا وقال الذين اوتوا العلم والايمان لقد لبثتم في كتاب الله الى يوم البعث فهذا يوم البعث ولكنكم كنتم لا تعلمون پر جن کي علم ۽ ايمان نصيب ٿيو هو اهي چوندا ته الله جي لکي ۾ ته تمام قيامت تائين پيل رہا آهيو سو اهو ئي ڏينهن اٿو جيري ٿي اٿڻ جو پر توهان نه ڄاڻندا هيو فَيَوْمَئِذِ لَا يَنفَعُ الَّذِينَ ظَلَمُوا مَعْذِرَتُهُمْ وَلَا هُمْ يُسْتَعْتَبُونَ پوءِ اهو ئي ڏينهن هوندو جنهن ۾ ظالمن کي سندن بهانا ڪو به نفو نه ڏيندا ۽ نه وري کين کو معافي گهرڻ لاءِ چيو ويندو وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ فِي هَذَا الْقُرْآنِ مِنْ كُلِّ مَثَلٍ وَلَئِنْ جِئْتَهُمْ بِآيَةٍ لَيَقُولَنَّ الَّذِينَ كَفَرُوا إِنْ أَنْتُمْ إِلَّا مُبْطِلُونَ هن قرآن میں اسا مانهن کي هر قسم جي مثالن سان سمجھايو آهي तूं खणी कहिड़ी बि निशानी आणी दे जिन माण्हुनि मञण खां इनकार कयो आहे से ईअं ई चवंदा त तव्हां कूड़ ते आहियो كذلك يطبع الله على قلوب الذين لا يعلمون अहिड़ी रीत अल्लाह मोहर हणी छॾींदो आहे उन्हनि माण्हुनि जे दिलियुनि ते जेकी बे इल्म आहिनि فاصبر إن وعد الله حق ولا يستخفنك الذين لا يوقنون پوءِ تو صبر کر بے شک اللہ جو وعدو سچو آهي ۽ ڪڏهن به توکي هلڪو محسوس نه ڪن اهي ماڻهو جيڪي يقين نٿا ڪن